होइन इट्स अ कपेसिटी अफ डुइङ वर्क वेब्स. ऊर्जा भनेको काम गर्ने क्षमता हो, कपेसिटी अफ डुइङ वर्क नै ऊर्जा हो. ऊर्जा भनेको कुनै पनि क्षेत्रको विकास र विस्तार गर्नको लागि आवश्यक शक्तिको स्रोत हो ऊर्जा. तर पछिल्लो समयमा हेर्नुहोस् ऊर्जाको मागको तुलनामा आपूर्ति के छ, कम छ. विश्वमा हेर्नुहोस् जुन देशले बढी ऊर्जा खपत गर्छ त्यो देश धनीको सूचीमा हुन्छ अरे क्या. ऊर्जा खपत कम गर्ने राष्ट्रहरू चाहिँ गरिबको सूचीमा हुन्छ. र नेपालले एकदम कम खपत गर्छ ऊर्जा, त्यसमा हामी अगाडि बढ्न सक्छौँ. ऊर्जा भनेको यो चाहिँ विकासको साधन हो अरे क्या. जहाँ बढी ऊर्जा खपत हुन्छ त्यो देश धनी हुन्छ, अथवा त्यो चाहिँ आर्थिक वृद्धि र आर्थिक विकास अगाडि हुन्छ. अब ऊर्जा सङ्कट भनेको चाहिँ खास गरी नेपालको सन्दर्भमा हेर्नुहुन्छ भने ऊर्जा सङ्कट हामी अत्यन्त चरम चुरीमा पुगेको अवस्था थियो केही वर्ष अगाडि. 18 घन्टासम्म लोड सेडिङ बिहोरेको हामीले तपाईँलाई पनि याद होला होइन. 18 घन्टासम्म लोड सेडिङ पछिल्लो साल 2-3 वर्षमा लोड सेडिङको अन्त्य भएको छ. लोड सेडिङ अहिले छैन भनेर मान्छौँ तर त्यसका पनि पछाडि धेरै कुराहरू छ. अहिले म भन्नु पाएँ नेपालको ऊर्जा सङ्कटमा अझै पनि छ. लोड सेडिङको अन्त्य हुनु मात्रै ऊर्जा होइन, उद्योग धन्दा कलकारखाना पर्याप्त रूपमा चल्न सकेका छैनन् होइन. यो चाहिँ मानवीय आधारभूत आवश्यकता परिपूर्ति गर्नलाई विद्युतको सङ्कट नभए पनि विभिन्न ठाउँमा अझै पनि ऊर्जा मान्छेहरू पर्याप्त रूपमा खपत गर्न पाएका छैन. सो हामीले 2065 साल पौष 9 गते र 2067 साल चैत्र 9 गते गरी दुई पटक ऊर्जा सङ्कटको माग बेहोरिरहेको बेहोरिसकेको राष्ट्र हो. ऊर्जा सङ्कटै घोषणा गरियो होइन, बुझ्नु भयो नि. ऊर्जा सङ्कट हामीले पौष 9 गते र चैत 9 गते गरी दुई पटक हेर्नुहोस् त 65 र 67 मा ऊर्जा सङ्कट घोषणा गरियो. सो ऊर्जाको मागको तुलनामा आपूर्ति कम हुँदा ऊर्जाको क्षेत्रमा देखेको चरम अभाव सृजना हुनु के हो भने ऊर्जा सङ्कट. जहिले पनि माग के हुन्छ, विकसित तथा विकसनको राष्ट्रमा ऊर्जाको माग बढी नै हुन्छ. जुनसुकै राष्ट्र पनि सामान्यतया जो विकासको गतिमा अगाडि लम्किरहेको छ सो माग धेरै हुने आपूर्ति कम हुने. माग र आपूर्तिको तुलनामा माग बढी छ आपूर्ति कम छ भने के हुन्छ ऊर्जा सङ्कट हुन्छ, बुझ्नुभयो. सो चरम अभाव हुन्छ, चरम अभाव भएको कारणले गर्दाखेरि ऊर्जाको पर्याप्त खपत गर्न सकिँदैन, त्यस्ता हामी के भन्छौँ ऊर्जा सङ्कट भन्छौँ. र ऊर्जा सङ्कटको अलिकति परिचय दिँदाखेरि विकसनमुख राष्ट्रहरूमा ऊर्जाको बढी माग हुने गर्छ, औद्योगिकरण भएको तीव्रता भएको मुलुकमा ऊर्जाको बढी माग हुन्छ तर उत्पादन कम हुन्छ नेपाल जस्तै, त्यस्तो अवस्था हुन्छ. तर विकसित राष्ट्रहरूमा फेरि त्यो समस्या छैन. विकसित राष्ट्र औद्योगिक छन्, उनीहरूले पर्याप्त रूपमा ऊर्जाको उत्पादन गरिसकेका छन्, त्यहाँ ऊर्जाको सङ्कट हुने अवस्था छैन. अनि विकसनमुख राष्ट्रमा के हुन्छ भने बढी ऊर्जाको भोल्युम चाहिँ केमा डिपेन्ड हुन्छ, अनअपिकारी ऊर्जामा डिपेन्ड हुन्छ, जस्तै पेट्रोलियम प्रडक्ट्सहरूमा डिपेन्ड हुन्छ. त्यसमा ऊर्जाको चरम अभाव सिर्जना हुने अवस्था सङ्कट. अब ऊर्जा सङ्कटका कारण खोज्नु पऱ्यो क्या तपाईँले, कारणहरू यो चाहिँ सोधिरहने विषय हो. नेपाल जस्ता मुलुकमा ऊर्जा सङ्कट हुनाका कारण भनेर सोध्छ, तर जे घुमाए पनि ऊर्जा सङ्कट नै सोध्याएको छ. यसका कारणहरू के हो, पहिलो कारण के हुनसक्छ यसलाई क्याटागोरिकली त भन्नु पर्दैन है, पहिलो यही नै हो भन्ने त हुँदैन. के होला ऊर्जाको ऊर्जा सङ्कटको मेजर कज, उत्पादन न्यून छ होइन. उत्पादन न्यून उत्पादन हुनु एउटा कुरा त ठिक छ, न्यून उत्पादन छ, उत्पादन न्यून छ, न्यून उत्पादन छ, त्यसले गर्दा. अर्को के होला, बढ्दो औद्योगिकरण माग छ नि. हाम्रो सहरी क्षेत्र कति पुग्यो अहिले, सहरी जनसङ्ख्या कति भयो भन्नुहोस् 60, झन्डै 59.9 हो, यसलाई 60 भन्छ. जति धेरै सहरीकरणको विस्तार हुन्छ नि त्यति ऊर्जाको माग बढ्छ. सो बढ्दो सहरीकरण, बढ्दो सहरीकरण अर्को कारण, त्यसै र बढ्दो औद्योगिकरण पनि अर्को कारण, औद्योगिकरण पनि अर्को कारण. उद्योग धन्दा कलकारखाना बढिरहेछ, हामी बढ्दो आधुनिकीकरण पनि भयो, आधुनिकीकरणका कारण पनि ऊर्जा बढिरहेको हुन्छ. अर्को के होला, अनभिकरणीय ऊर्जाको बढ्दो निर्भरता, अनभिकरणीय ऊर्जामा ऊर्जामा बढ्दो निर्भरता. जस्तै हामी अहिले पनि डिजल पेट्रोलमा धेरै डिपेन्ड छौँ. नेपालमा ऊर्जा सङ्कट हुनका कारणले अनभिकरण ऊर्जामा अत्याधिक निर्भर गरिरहेका छौँ. वैकल्पिक ऊर्जा हेर्नुहोस् है, वैकल्पिक ऊर्जाका स्रोतहरूको वैकल्पिक ऊर्जाको स्रोतहरूको विकास हुन नसक्नु, अथवा वैकल्पिक ऊर्जामा ऊर्जाको पर्याप्त विकास हुन नसक्नु, पर्याप्त विकास हुन नसक्नु पनि अर्को कारण हो. अर्को चाहिँ स्वच्छ ऊर्जाका कार्यक्रमहरू, स्वच्छ ऊर्जा भनेको चाहिँ अब स्वच्छ ऊर्जाका कार्यक्रमहरूको पर्याप्त रूपमा विकास हुन नसक्नु, यो पनि अर्को कारण। अर्को के होला भन्छ, अर्को मेजर कज, अर्को चाहिँ यो नेपालको सन्दर्भ हेर्छ भूपरिवेष्टितता, भूपरिवेष्टितता व्यस्थितता अर्को कारण। नेपाल ल्यान्ड लक भन्थ्यो, पेट्रोलियम पदार्थको सजिलो आयात गर्न सकिँदैन, त्यसमा एउटा देशले नाकाबन्दी लगाउने बित्तिकै यहाँ आकार हुन्छ, सङ्कट भयो, ऊर्जा सङ्कट, भूपरिवेष्टितता पनि अर्को सङ्कट। अर्को के होला भन्नुहोस् त, साना त्यो सहरी साधनको बढ्दो प्रयोग, ठिक छ, होइन। अर्को चाहिँ के छ भने नि, हाम्रो ऊर्जाका उत्पादन गर्ने क्षेत्रहरूमा लगानी बढ्दै जान्छ, जस्तो जलविद्युत आयोजनाहरू तोकिएको समय लागत र गुणस्तरमा सम्पन्न हुन नसक्नु, अर्को मेजर कारण, गुणस्तरमा सम्पन्न हुन नसक्नु। अर्को चाहिँ हामीसँग संस्थागत क्षमता पनि कमजोरी छ, संस्थागत क्षमतामा कमजोरी छ, जस्तै संस्थागत क्षमतामा कमजोरी छ, जस्तै नेपाल विद्युत प्राधिकरण, ऊर्जा आयोग, ऊर्जा मन्त्रालय, यिनीहरूको बिच अन्तर निकाय समन्वय पनि कमजोर छ, अन्तर निकाय समन्वय कमजोर छ। अर्को चाहिँ यसले यो बिचमा चाहिँ यिनीहरूको संस्थागत क्षमता पनि कमजोर छ, यसले गर्दा पनि ऊर्जा सङ्कट हुने अवस्था हुन्छ भने। अर्को चाहिँ के होला ऊर्जा सङ्कटको अर्को मेजर कज, हामीसँग रन अफ द रिभर प्रणालीमा धेरै रन अफ द रिभर प्रणाली भनेर बुझ्नुहुन्छ, नदी बगुन्जेल पानी स्रोत ऊर्जा उत्पादन भएर नदी सुक्न हिउँदमा सुक्छ, सुकिसकेपछि त्यहाँबाट चाहिँ कम ऊर्जा उत्पादन, सो रन अफ द रिभर प्रणालीमा आधारित जलविद्युतहरूको सञ्चालन बढी छ, हामीसँग जलाशयुक्त आयोजनाहरू कमी छन्, जलाशयुक्त आयोजनाहरूमा कमी छन्। अर्को हाम्रो वितरण प्रणाली हेर्नुहोस् है, वितरण प्रणाली के छ, कमजोर छ, प्रसारण लाइनहरूको अभाव छ, हेर्नुहोस् वितरण प्रणाली, प्रसारण लाइन अन्तर्देशीय प्रसारण, एक देशबाट चाहिँ ऊर्जालाई बेच्नु पर्यो अथवा खपत गर्नु पर्यो भने अर्को देशमा जानको लागि अन्तर्देशीय प्रसारण लाइनको अभाव छ भने हामीसँग 20% जति विद्युत चुहावट हुन्छ, 20% विद्युत चुहावट, यो चाहिँ हामीसँग यी कारणले गर्दा ऊर्जा सङ्कट नेपालमा पर्याप्त रूपमा देखिन्छ। अब प्रभावकारी योजना त बनाएको छ हेर्नुहोस् होइन, 75-80 ऊर्जा दशा भनेर घोषणा गरिसकेको छ, तर त्यसको इम्प्लिमेन्टेबिलिटी चाहिँ कमजोर छ, कार्यान्वयन पक्ष निकै कमजोर छ, नेपालमा लगानी मैत्री वातावरण पनि कमजोर छ हेर्नुहोस् है, लगानी मैत्री वातावरण जस्तो मान्छेले ढुक्क भएर लगानी गर्न सकेको अवस्था छैन, सो लगानी मैत्री वातावरणको कमजोरी छ, कमजोर प्रभाव छ, लगानी मैत्री वातावरणको अभाव छ, निजी क्षेत्रलाई ऊर्जाको क्षेत्रमा आकर्षित गर्न सकिएको छैन, स्वच्छ ऊर्जाका कार्यक्रमहरू सञ्चालन गर्ने निकायहरू कमजोर छन्, त्यस गरेर ऊर्जामा राजनीतिकरण पनि छ, विभिन्न प्राधिकरणको सिइओ नियुक्ति गर्ने कुराहरूदेखि लिएर पछिल्लो समय मात्रै अलिकति स्टेबिलिटी आएको कुलमान घिसिङमा आएपछि ऊर्जा सङ्कट अलिकति कम भएको छ, स्टेबिलिटी अलिक देखिन्छ, तर बेला बेला ऊर्जामा राजनीतिकरण, झोलामा खोला हाल्ने, बुझ्नु, खोला दर्ता गर्ने, विद्युत उत्पादन गर्छु भने लाइसेन्स बेचाबेचे गर्ने, त्यसमा यसको नियमनकारी निकायहरूको कमी छ, अब हेर्नुहोस् है, यो चाहिँ मैले मेजर कजहरू भने है, तपाईँले यिनै कजहरूमा डिपेन्ड भएर आन्सर लेख्नुपर्ने हुन्छ। अब अर्को चाहिँ ऊर्जा सङ्कट, जस्तो नेपालमा ऊर्जाको अवस्था के छ भने चाहिँ ऊर्जाको अवस्थालाई तपाईँले तथ्याङ्कमा प्रेजेन्ट गर्नुपर्ने हुन्छ साथीहरू, नेपालमा ऊर्जाको अवस्था के छ तथ्य र तथ्याङ्कसहित लेख्नुहोस् भन्यो भने यो पनि तपाईँले धेरैवटा डेटाहरूमा लेख्नुपर्ने हुन्छ। नेपाल जलसम्मा दोस्रो धनी राष्ट्र हो, यसमा अथाह ऊर्जा उत्पादन गर्ने क्षमता छ, र डाक्टर हरिमान श्रेष्ठको प्रतिवेदनले के भन्छ भने 83,000 मेगावाट विद्युत उत्पादन गर्ने नेपालमा चाहिँ क्षमता छ भनिन्छ, तर आर्थिक प्राविधिक दृष्टिकोणले कति 22,000 मेगावाट उत्पादन गर्न सकिँदैन। तथ्याङ्क हेर्नुहोस् है साथीहरू, तथ्याङ्क 83,000 निकाल्ने क्षमता छ भनिन्छ, तर 42,000 सम्भव छ, र अहिले हामीले निकाल्यौँ कति 1,142 मेगावाट। आर्थिक सर्वेक्षण हुन्छ नै 1,142 मेगावाट, जसमध्ये 1,030 मेगावाट चाहिँ जलविद्युतबाट, 53 मेगावाट थर्मल प्लान्टबाट, 27 मेगावाट सोलर एनर्जीबाट, र बाँकीको कति हुन्छ 30 जति हुन्छ जस्तो लाग्छ, 32 हुँदै 30 हुँदै मेगावाट चाहिँ लघु तथा साना जलविद्युत आयोजना उत्पादन गर्न सकिन्छ। 53 केबाट 53 त यो चाहिँ उसबाट थर्मल थर्मल प्लान्टबाट, थर्मल प्लान्ट भनेको के, थर्मल प्लान्ट भनेको चाहिँ डिजेलबाट चलाउने ठुलो मात्रामा त्यो चाहिँ खपत हुन्छ डिजेलको, तर पनि ऊर्जा चाहिँ धेरै 27 सोलर हो हजुर 32 मेगावाट ठिक छ है, 32 मेगावाट चाहिँ लघु तथा साना जलविद्युत आयोजना, नवीकरणीय ऊर्जाबाट हेर्नु है, नवीकरणीय ऊर्जामा नेपालमा चाहिँ नवीकरणीय ऊर्जाको कुरा गर्नुहुन्छ भने 31% जनताले नवीकरणीय ऊर्जा प्रयोग गरिरहेका छन्, 31% जनताले नवीकरणीय ऊर्जा नवीकरणीय ऊर्जाको प्रयोग गरिरहेछ 31% मानिसले। त्यसै गरेर नेपालमा 1835 गिगावाट घन्टा, यो पनि एउटा निकै महत्त्वपूर्ण डेटा हो यो, 1835 गिगावाट घन्टा चाहिँ भारतबाट विद्युत आपूर्ति भइरहेछ, याद गर्नु यति घन्टा चाहिँ विद्युत भारतबाट विद्युत आपूर्ति भएकोले नेपालको लोड सेडिङ अलिक घटेको, यसको मेजर कज भनेको लोड सेडिङ घट्नुको दुई धेरै कारणहरू छन्। हुन त पहिलो कारण भनेको हामीले स्वच्छ ऊर्जाका कार्यक्रमहरू लागू गरिरहेछौँ, सिएफएल जस्ता यस्ता कम विद्युत खपत गर्ने उपकरणहरू प्रयोग गर्नमा धेरै मानिसहरू प्रेरित भएका छन्। अर्को चाहिँ नेपालमा जलविद्युत आयोजनाहरूको उत्पादन पनि बढ्दछ, क्रमशः सञ्चालित आयोजनाहरू अपरेसनमा आइरहेछन्। अर्को कुरा भारतबाट हेर्नु त 1835 गिगावाट घन्टा विद्युत हामीले कति मेगावाट, त्यसो मेगावाट चाहिँ मैले देखिनँ है, मैले धेरै प्रयास गरेँ, यति हो योजना यसो ठ्याक्कै यो चाहिँ कन्भर्ट गर्ने त्यो तरिका पनि कहीँ देखिएन। त्यसपछि लोड सेडिङ युनिकर्न गर्दा खास गरी 1800 अहिले यो आगोमा गिगावाट घन्टा यसको युनिट चाहिँ त्यही रहेछ क्या, गिगावाट घन्टा विद्युत आपूर्ति भइरहेछ। अहिले हामीसँग ऊर्जाको उत्पादन गर्ने ऊर्जाको अवस्था हेर्नुहुन्छ भने नेपालमा सबभन्दा धेरै ऊर्जा उत्पादन गर्ने चाहिँ गण्डकी प्रदेशले छ, गण्डकी प्रदेशले झन्डै 482-483 मेगावाट जति विद्युत 481 गण्डकी प्रदेशले 481 मेगावाट विद्युत उत्पादन गरेको रहेछ, तर दुई नम्बर प्रदेशमा 0 मेगावाट, दुई नम्बर प्रदेशमा फेरि पनि आएको राम्रो रहेछ बुझ्नु, दुई नम्बर प्रदेशमा ऊर्जा छैन। त्यसै गरेर अर्को भनेको चाहिँ नेपालमा 18% जनताहरूले स्वच्छ ऊर्जाको कार्यक्रमहरू लागू मतलब को अवलम्बन गरिरहेछ 18% जनताहरूले, यो 31 चाहिँ के हो सर, 75-85% जलविद्युत के अरे यो ऊर्जा दशक भनेर 75-85 ऊर्जा दशक भनेर हामीले मनाइरहेको अवस्था, यो पनि तपाईँले राख्नु भएको छ ऊर्जाको अवस्थामा यो 10 वर्ष पिरियड ठुलो एमाउन्टको ऊर्जा निकाल्ने भनेर चाहिँ 5,000 मेगावाट कहिले 10 वर्षमा 10,000 मेगावाट भनेर तपाईँ नारा सुनिरहनु भएको छ, 10,000 मेगावाट उत्पादन गर्ने भनेर यसरी ऊर्जा दशक मनाउने कुरा राखिएको छ हजुर। स्वच्छ ऊर्जामा पहुँच 18% जनतामा छ भने सबभन्दा बढी ऊर्जा खपत गर्ने प्रदेशसम्म 3 रहेछ, के अरे बागमती प्रदेश रहेछ, बागमती प्रदेशमा झन्नै 90.3% मान्छ ऊर्जाको पहुँच छ भने सबैभन्दा कम ऊर्जा खपत गर्ने प्रदेश कुन होला, कर्णाली प्रदेश, त्यसले झन्नै 27% मात्रै जनसङ्ख्या पहुँचमा कर्णाली प्रदेशमा ऊर्जा छ, 27% जनतामा मात्रै ऊर्जा छ, 90.3 चाहिँ यो चाहिँ बागमती प्रदेशमा, यी चाहिँ तपाईँले अलिकति तथ्य र तथ्याङ्कलाई खुलाएर आफ्नो जाँचमा प्रेजेन्ट गर्नुपर्ने हुन्छ, तथ्याङ्क राख्नुभयो भने नि तपाईँको आन्सर एकदम बुलन्द भइहाल्छ, तर जसले तथ्याङ्क लेख्न सक्छ त्यसको चाहिँ एकदम वेटी हुन्छ क्या आन्सर, त्यसमा तपाईँले तथ्याङ्क तथ्याङ्कलाई धेरै याद गर्नु पनि सकिन्न, मैले भने त्यस कुरा सबै याद गर्नु पनि नसक्नु होला म हेर्नुहोस् तर चार पाँचवटा तथ्याङ्क याद गर्नु भयो भने धेरै त्यसले धेरै काम गर्छ क्या कर्णालीमा 27% मानिसमा मात्रै ऊर्जाको पहुँच छ जलविद्युतको खपत 27% मान्छेले मात्रै गर्छ र अहिलेसम्म 77% देशको कुल जनसङ्ख्याको 77.8% जनतामा विद्युतको पहुँच छ 77.8% जनतामा विद्युतको पहुँच आर्थिक सर्वेक्षण हुन्छ यो आर्थिक सर्वेक्षणले भनेको कुरा त्यस कारण मेरो चाहिँ अब यो तथ्य चाहिँ यही हो त्यो कुन तथ्याङ्कले भनेको त्यो होला हजुर आर्थिक सर्वेक्षणको कुरा चाहिँ योजना त अझ योभन्दा कम गरेको छ अहिले अहिले पछिल्लो पछिल्लोमा आएको भए मात्रै हो त्यो आधार पत्र मात्रै योभन्दा कम छ त्यो चाहिँ हेर्नु होला है तर मैले आर्थिक सर्वेक्षण डेटा भनेको आर्थिक सर्वेक्षण चाहिँ यति छ 78.88% मान्छेमा विद्युतको पहुँच पुगेको छ ठिकै छ योजनामा भनेको छ नि योजना भनेर खुलाएर लेखिदिनु योजनाको अनुसार यसरी हामीले ऊर्जाको अवस्था चाहिँ नेपालमा यस्तो छ र नेपालमा हेर्नुहोस् है अब नेपालमा ऊर्जाको अवस्था हेर्नु छ नि बाह्य ऊर्जाबाट पनि केही विद्युत चाहिँ उत्पादन भइरहेको छ तर यो सङ्ख्या अत्यन्त न्यून छ भने नेपालमा वैकल्पिक ऊर्जाको लागि गरिएको व्यवस्थाहरूबाट एकदम कमभन्दा कम होइन ऊर्जाहरू उत्पादन भइरहेछ यद्यपि हामीसँग धेरै ऊर्जाहरू उत्पादन गर्न सक्ने क्षेत्र छ नेपालमा ऊर्जाको अवस्था हेर्नु हो भने नेपालका चारै महिना बग्ने नदीहरू छन् उच्च बहाव क्षमता उच्च छ हिमालबाट खस्छन् पहाड हुँदै तराईतिर झरिरहन्छ नि त्यसले धेरै ठुलो ऊर्जाको सम्भावना बोकेको छ नेपालको नेपाललाई एउटा ऊर्जाको उत्पादन गरेर भूधरा पनि स्वरूपले पनि साथ दिएको छ क्या हिमाली क्षेत्र पनि साथ दिएको छ हिमालका हिउँहरू बाह्रै महिना चाहिँ पग्लिन सक्ने अथवा त्यो चाहिँ पानीका स्रोतहरू हुन सक्ने अवस्था छ नेपाल मरुभूमि विहीन राष्ट्र हो त्यस कारण यहाँ चाहिँ ऊर्जा धेरै उत्पादन हुनसक्छ त्यसरी हामीसँग विभिन्न प्रकारका ऊर्जाका वैकल्पिक स्रोतहरू पनि छ जस्तै तपाईँले उता हेर्नुभयो भने यो दैलेखमा चाहिँ पेट्रोलियम खानी भनेको छ दाङमा कोइला खानी भनेको छ ललितपुरमा ग्यास खानी भनेको छ काठमाडौँ ललितपुरमा यो भ्यालीमा चाहिँ ग्यासको लागि एकदम उपयुक्त वातावरण छ अरे कि तर हामीसँग यो मुस्ताङमा चाहिँ वायु ऊर्जाको लागि एकदम अत्यन्त सम्भावना छ सिन्धुपाल्चोकमा भूतापीय ऊर्जाको अत्यन्त ठुलो सम्भावना छ तर हाम्रोमा अध्ययन अनुसन्धान र त्यसको लगानी कमजोर छ त्यसले गर्दा हामी उत्पादनमा बाह्य देशको उत्पाद ऊर्जामा चाहिँ धेरै अत्याधिक रूपमा निर्भर भइरहेछौँ विशेष गरी हामी केमा निर्भर गर्छौँ भने अनविकरण ऊर्जाको क्षेत्र पेट्रोलियम ग्यासहरूको क्षेत्रमा हामी बाह्य देशसँग अन्तर्निर्भर रहिरहेका छौँ भूतापीय ऊर्जा भनेको चाहिँ त्यो जियो थर्मल एनर्जी क्या भित्रबाट ताप निस्किने तातो पानीका कुण्डहरू सिन्धुपाल प्रशस्त छन् त्यो भनेको भूतापीय ऊर्जा सिन्धुपाल्चोक फेमस छ भूतापीय ऊर्जाको लागि अब साथीहरू नेपालमा ऊर्जाको समस्या पनि भन्यौँ ऊर्जा किन सङ्कट कारणहरू भन्यौँ नेपालमा ऊर्जाको लागि भएका कानुनी तथा नीतिगत व्यवस्था जानिराख्नुहोस् यो अत्यन्त कम बुकहरूमा पाइन् मैले देखेको छु नेपालमा ऊर्जा संरक्षणका लागि अथवा ऊर्जाको क्षेत्रमा भएका कानुनी तथा यो चाहिँ व्यवस्थाहरू हेर्नु हो भने ऊर्जाको उत्पादनको क्षेत्रमा ऊर्जाको संरक्षण क्षेत्रमा भएका व्यवस्थाहरू हेर्नु पहिलो कुरा त संवैधानिक व्यवस्था संविधानले के भन्छ हेर्नुहोस् त संवैधानिक व्यवस्थामा के छ नेपालको संविधानले धारा 51 हेर्नुहोस् है राज्यका नीति अन्तर्गत राष्ट्रिय लगानीलाई अथवा राष्ट्रिय साधन स्रोतलाई उच्च प्राथमिकता दिँदै वैदेशिक लगानी तथा निजी क्षेत्रलाई आकर्षण गर्ने यसको नीति रहेको छ बुझ्नु यो संविधानको धारा 51 उल्लेख गरेको छ राष्ट्रिय लगानीलाई प्राथमिकता दिँदै बाह्य स्वदेशी लगानीलाई प्राथमिकता दिँदै वैदेशिक लगानीलाई आकर्षित गर्ने यसको उद्देश्य छ ऊर्जाको उत्पादनको क्षेत्रमा त्यसरी हामीले ऊर्जाको संरक्षण सम्वर्धन होइन उपयोग गर्नका लागि संविधानले पनि विभिन्न राज्यका नीतिमा यसको पनि व्यवस्था गरेको छ ऊर्जा सङ्कट हुन नदिने ऊर्जाको उत्पादनलाई बढाउने नेपालको पोटेन्सियल क्षेत्र भनेर तपाईँले देख्नुहुन्छ ऊर्जालाई त्यसरी ऊर्जाको उत्पादनका लागि भनेर चाहिँ ऊर्जाको संरक्षण गर्नका लागि अथवा ऊर्जा सम्बन्धी विभिन्न व्यवस्थाहरू अनुसूचीहरूमा पनि उल्लेख गरेको छ सङ्घ प्रदेश र स्थानीय तहको अधिकार सूचीभित्र पनि राखेको छ भने अर्को चाहिँ दोस्रो तपाईँले कानुन तथा नीतिगत व्यवस्थामा हेर्नु भने तिन चारवटा कानुनहरू तपाईँले याद गर्नु एउटा चाहिँ पेट्रोलियम पदार्थ कानुनी तथा नीतिगत व्यवस्थामा हेर्नु भने एउटा चाहिँ नेपाल पेट्रोलियम पदार्थ ऐन 2040 याद गर्नु होला नेपाल पेट्रोलियम पदार्थ ऐन कति हो पेट्रोलियम पदार्थको ढुवानी त्यसै सङ्कलन ढुवानी र वितरणका लागि कतिले 2040 पेट्रोलियम पदार्थ पेट्रो नेपाल पेट्रोलियम पदार्थ ऐन कति 40 पहिलो कुरा. दोस्रो कुरा नेपालमा नेपाल विद्युत प्राधिकरण ऐन 2041 टिप्नु भाइ नेपाल विद्युत प्राधिकरण 2041 नेपाल विद्युत ऐन 2049 विद्युत ऐन 2049 विद्युत ऐन 2049 त्यसै गरेर विद्युत चोरी नियन्त्रण ऐन 2053 40मा पेट्रोलियम पदार्थ ऐन 41मा नेपाल विद्युत प्राधिकरण ऐन 39मा नेपाल विद्युत ऐन 39 विद्युत चोरी नियन्त्रण ऐन पनि छ कतिले 53 अनि विद्युत नीति 2049 है याद गर्नु विद्युत नीति 2049 सरी 59 ग्रामीण ऊर्जा नीति 2063 ग्रामीण ऊर्जा नीति 2063 त्यसै केही संस्थागत व्यवस्थाहरू पनि छन् तर 15 योजनाको आधारपत्र राख्नुलाई सरी 15 योजना राख्नुलाई ऊर्जाको लागि निकै ठुलो व्यवस्था गरेको छ त्यसले 15 योजनामा ऊर्जालाई छुट्टै शीर्षक दिएर त्यसको सोच लक्ष्य उद्देश्य रणनीतिहरू कार्यनीतिहरू तय गरेको अवस्था छ. बजेट नवीकरण ऊर्जालाई प्राथमिकता दिने भनेको छ यो 15 योजनाले नवीकरण ऊर्जालाई प्राथमिकता दिने ऊर्जाको उत्पादनको क्षेत्रमा सोच लक्ष्य उद्देश्य रणनीतिहरू तय गर्ने कुरालाई उल्लेख गरेको छ भने वार्षिक बजेटहरूमा ऊर्जाको उत्पादन क्षेत्रमा ठुलो मात्रामा बजेटको विनियोजन गरिएको छ वार्षिक बजेटहरूमा. त्यसरी अन्य अब संस्था व्यवस्था हेर्नुहुन्छ भने ऊर्जा मन्त्रालय मेजर अर्गन भयो संस्था जसले ऊर्जा सम्बन्धी नीतिहरू बनाउँछ त्यसरी ऊर्जा विभाग छ ऊर्जा आयोग छ यसले चाहिँ विभिन्न नीतिगत होइन कानुनी व्यवस्थाहरू यसले परिपालना गर्ने गराउने मोनिटरिङ गर्ने गर्दछ भने अर्को हामीसँग वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र कुमारटारमा छ ललितपुरमा एनइए एपिइसी भन्छौँ अल्टरनेट एइपिसी अल्टरनेट एनर्जी प्रमोसन सेन्टर त्यसरी हामीसँग नेपाल आयल निगम छ हेर्नुहोस् ऊर्जाको यसले चाहिँ पेट्रोलियम ऊर्जाको सङ्कलन ढुवानी र यसको चाहिँ भण्डारण वितरणसम्म सम्बन्धी कामहरू गर्छ. अर्को हामीसँग के छ भन्नुहोस् त ऊर्जाको क्षेत्रमा काम गर्ने नेपाल विद्युत प्राधिकरण छ होइन विद्युतको सप्लाई गर्ने त्यसलाई चाहिँ व्यवस्थापन गर्ने कामहरू गर्छ त्यसै गरेर यी चाहिँ नेपालमा भएको केही संस्थागत व्यवस्थाहरू भने 75-80 के भनेको छ अरे 75-85 ऊर्जा दशक भनेर कार्यक्रम बनाइरहेको छौँ होइन यी चाहिँ केही चाहिँ व्यवस्थाहरू भनेर तपाईँले लेख्न सक्नुहुन्छ. र वार्षिक बजेटमा हेर्नुहुन्छ भने वार्षिक बजेट पार्टिकुलर कुरा दुईवटा छन् एउटा चाहिँ सबै प्रदेशमा ठुला ठुला सौर्य ऊर्जा कम्ती भने दुईवटा सौर्य ऊर्जाको आयोजना जलविद्युत आयोजना ठुल्ठुला दुईवटा चाहिँ सञ्चालन गर्ने भनेर वार्षिक बजेटमा भनेको छ भने अर्को चाहिँ के भनेको छ भने कर्णाली प्रदेश प्रदेश नम्बर 2 र सुदूरपश्चिम प्रदेशलाई अँध्यारो मुक्त क्षेत्र घोषणा गर्ने भने यही वर्षको आर्थिक बजेटमा भनिएको छ. दुईवटा कुरा याद गर्नुभयो एउटा प्रदेश नम्बर 2 कर्णाली प्रदेश र सुदूरपश्चिमलाई अँध्यारो मुक्त क्षेत्र घोषणा गर्ने भनेको ऊर्जाकै विकास गर्ने भनेको थियो. अर्को चाहिँ के भनेको छ अरे हरेक प्रदेशमा 7 प्रदेश छन् हरेक प्रदेशमा सौर्य ऊर्जा र जलविद्युत ऊर्जाको कम्ती 2 आयोजनाहरू सञ्चालन गर्ने भनेर उल्लेख गरेको अवस्था छ. नेपालमा ऊर्जाको अवस्था यही हो. अब ऊर्जाको समस्याहरू भनिहालेँ मैले ऊर्जाको समस्या भने ऊर्जा उत्पादनका समस्याहरू के छन् जलाशयको आयोजना कमी छ धेरै जसो नदी रन अफ द रिभर प्रणालीमा आधारित छन् लगानी मात्रै वातावरणको अभाव छ होइन त्यसै र खपतको समय अथवा पिक आवरमा विद्युत सप्लाई गर्ने विद्युत चोरीका कारणले गर्दाखेरि न्यून सप्लाई हुने समस्याहरू हुन्छ औद्योगिकरणका कारण कम ऊर्जा चाहिँ बढी खपत हुने समयमा ऊर्जाको आपूर्ति प्रणाली एकदम कमजोर छ अन्तर निकाय समन्वयको अभाव छ कानुनी व्यवस्था नीतिगत व्यवस्थाहरू फितला छन् भनेर तपाईँले चाहिँ यसलाई चाहिँ ऊर्जाको उत्पादन गर्ने क्षेत्रमा होइन हामीले चाहिँ लगानी मैत्री अथवा लगानी मैत्री वातावरण सिर्जना गर्न सकेका छैनौँ लगानीको अस्युरेन्स गर्न सकेन हाम्रो भूधला पनि स्वरूपले पनि अलिकति हामीलाई साथ दिएको छैन किन पूर्वाधार पुर्याउन कठिनाइ छ क्या जस्तो बाटो पुर्याउने विद्युत पुर्याउने सडक मोटर गाडीहरू पुर्याउने ढुवानी व्यवस्थापन गर्ने कुरा चाहिँ एकदमै हामीलाई समस्या छ यी कुराहरू तपाईँले समस्यामा राख्नुहोला. ऊर्जाको संरक्षण भन्ने छ संरक्षण भनेको चाहिँ के हो भने त ऊर्जाको संरक्षण भनेको के होला ऊर्जाको संरक्षण भनेको ऊर्जाको मागको तुलनामा आपूर्ति व्यवस्थालाई बढियो बढियो अझ यसलाई चाहिँ बढी प्रभावकारी बनाउन सक्यो भने ऊर्जा र माग बीच सन्तुलन कायम हुन्छ र ऊर्जाको संरक्षण हुनसक्छ, अथवा ऊर्जाको किफायती ढङ्गले प्रयोग गरी ऊर्जाको बचत गर्ने पद्धति नै ऊर्जाको संरक्षण हो। ऊर्जा संरक्षणका लागि के गर्न सकिन्छ नेपाल जस्ता मुलुकले भन्दा, पहिलो कुरा त हामीले विद्युत कम खपत यो संरक्षणका लागि चाहिँ सानो सानो कुरा गरे हुन्छ, के गर्ने त भन्नुहुन्छ, ठुल्ठुला लेख्नु पर्दैन। विद्युत कम खपत गर्ने किफायती विद्युत सामग्रीहरूको प्रयोग गर्ने, जस्तै एलइडी बल्ब होइन, यस्तो प्रयोग गर्नु पर्यो। दोस्रो कुरा, स्वच्छ ऊर्जाका कार्यक्रम जुन दिगो विकास लक्ष्यले पनि भनेको छ, कति लक्ष्यमा, लक्ष्यमा सातमा, तेह्रमा त जलवायु परिवर्तन भयो, सातमा, सातमा के भनेको छ, क्लिन एन्ड अफोर्डेबल एनर्जी भनेको छ, क्या स्वच्छ ऊर्जाका कार्यक्रमहरू लागू गर्ने भनेको छ, हो ती कार्यक्रमलाई हामीले अवलम्बन गर्नुपर्ने हुन्छ। अर्को चाहिँ जैविक ऊर्जा प्रणालीलाई जोड दिने, त्यसै गरेर यो ऊर्जाका सम्भावना भएका क्षेत्रहरूको अध्ययन अनुसन्धान र त्यसको कार्यान्वयन, जस्तै मैले अघि भने ललितपुरमा ग्यास, दैलेखमा पेट्रोल, सिन्धुपाल्चोकमा भूतापीय ऊर्जा, यस्ता ऊर्जाका खपत स्रोत भएका सम्भावना भएको क्षेत्रको अध्ययन अनुसन्धान गर्ने, त्यसको प्रभावकारी पालनका कार्यान्वयन गर्ने, त्यसै गरेर संस्थागत क्षमताहरू कमजोर छन् त्यसलाई चाहिँ बढावा दिने, त्यसै गरेर यो प्रसारण लाइनको अभाव छ त्यो प्रसारण लाइनको वितरण चाहिँ प्रणाली होइन, प्रसारण लाइनको विस्तार विस्तारीकरण गरेर वितरण प्रणालीलाई चाहिँ वैज्ञानिक बनाउने, त्यसै ऊर्जाको चोरी छ नि जुन कति पर्सेन्ट छ अरे 20%, यो आर्थिक सर्वेक्षण भनेको 20% विद्युत चोरी छ, चुहावटलाई नियन्त्रण गर्ने होइन, त्यसै गरेर यो ऊर्जाको खपत गर्ने क्षेत्रमा मानिसहरू जनचेतना अभिवृद्धि गर्ने, र हरेक सरकारी कार्यालयहरूमा सोलर प्यानलहरूको अनिवार्य व्यवस्था गर्नु छ भने त्यसले पनि धेरै, जस्तो सिंहदरबार ठुलो ऊर्जाको खपत हुने क्षेत्र हो किनभने त्यहाँ धेरै सरकारी संयन्त्रहरू छन्, दिनभरि अफिसहरू अपरेट भइरहेको छन्, त्यस क्षेत्रमा चाहिँ सोलर प्यानलहरू सौर्य ऊर्जाका कार्यक्रमहरू सञ्चालन गर्न सक्यो भने त्यसले पनि ठुलो मात्रामा, त्यसै गरेर अर्को चाहिँ हरेक उद्योग धन्दा कारखानालाई स्वच्छ ऊर्जा मैत्री बनाउनका लागि होइन, त्यो चाहिँ अभिवृद्धि गर्ने, त्यसै गरेर मानिसलाई स्वच्छ ऊर्जाका कार्यक्रम लागू गर्न, जस्तो गोबर ग्यास प्लान्टहरू स्थापित गर्न सरकारले डोनेसनको व्यवस्था गर्ने, यस्ता कामहरू गर्न सक्यो भने ऊर्जाको संरक्षण गर्न सकिन्छ भनेर मैले लेख्नु पर्ने छ। अब आजको अर्को महत्त्वपूर्ण टपिक चाहिँ सङ्कट र विपद व्यवस्थापन, एकदम महत्त्वपूर्ण छ है साथी, सङ्कट विपद व्यवस्थापन। के होला, वाट इज क्राइसिस एन्ड वाट इज डिजास्टर, यो दुईवटा विषय तपाईँले बुझ्नुपर्छ। क्राइसिस भनेको के हो, त्यसो भने डिजास्टर भनेको के हो, डिजास्टरले क्राइसिस पनि ल्याउँछ, ओके, डिजास्टरले क्राइसिस ल्याउँछ, क्राइसिसले डिजास्टर ल्याउँछ, के हुन्छ, क्राइसिस बढ्दै गयो भने के हो, दुईटा अन्तर सम्बन्धी विषय छ। तर अब तपाईँले भन्नुभएको कुरा ठिक छ है, अब यहाँ यसो ब्रेनस्टर्मिङ गरौँ, क्राइसिस र डिजास्टर बुझ्यो भने, सङ्कट र विपद बुझ्यो भने, अब विपद व्यवस्थापन जान सकिहाल्छ, व्यवस्थापन भनेको त प्रक्रिया त हो नि, ओके गुड, हो ठिक छ, यसमा क्षति बढी हुन्छ, क्राइसिस चाहिँ क्षति बिना पनि टर्न सक्छ होइन, एकदम राम्रो कुरा हो, क्राइसिस चाहिँ क्षति बिना पनि टर्न सक्ने भयो, तर क्षति हुन्छ नै हुँदैन भन्ने हुँदैन, क्षति बिना टर्न सक्छ, तर यो क्षति बिना टर्नै सक्दैन, डिजास्टर भन्ने बित्तिकै यसले चाहिँ क्षति हुन्छ हुन्छ, यसले क्षति दिन्छ, क्षति पुर्याउँछ क्या। अर्को तपाईँले भन्नुभयो यो सानो या ठुलो स्केल दुबईमा हुनसक्छ, तर यो चाहिँ के हुन्छ, सानो हुनै सक्छ, यो चाहिँ ठुलो नै हुन्छ, यसको मेजर फरक चाहिँ के हो भने साथी, यसमा जनधनको क्षति भएकै हुन्छ, डिजास्टरमा जनधनको क्षति भएकै हुन्छ, तर यसमा के हुँदैन, जनधनको क्षति हुनुपर्छ भन्ने छैन क्या, नहुनु नै सक्छ, सो यसमा चाहिँ जनधनको जनधनको क्षति नहुने नहुन पनि सक्ने अवस्था, तर डिजास्टर भन्ने बित्तिकै यु थिङ्क द्याट देयर इज अ लस अफ ह्युमन प्रपर्टी है, ह्युमन एन्ड प्रपर्टी, सो यो चाहिँ मानव जातिको पनि क्षति हुनसक्छ, सँग यो चाहिँ सम्पर्क पनि क्षति हुन सक्छ। अर्को फरक के होला भन्नुहोस् त, सङ्कट भनेको साथीहरू व्यवस्थापकले चाहिँ त्यसलाई समाधान गर्न सक्छ, सङ्कटको अवस्था छ, यो व्यवस्थापकीय निर्णय क्षमतामा भर पर्छ क्या, व्यवस्थापनको व्यवस्थापनले निर्णय गर्न सक्छ अथवा व्यवस्थापकले गर्ने निर्णय कार्यसँग सम्बन्धित छ। जस्तै तपाईँ भोलि अफिसर पढ्दै हुन्छ, भोलि फ्याट टाइममा निकाल्नुहुन्छ, हाकिम बनेर जानुहुन्छ, त्यहाँ दुईटा चाहिँ कार्य सहयोगहरू झगडा गर्दै आउँछ, तपाईँ अन द स्पट त्यसको क्विक समाधान निकाल्नु पर्छ। अथवा दुईजना सेवाग्राहीहरू बिच चाहिँ क्वारेलिङ भएर आउँछ, सिभिल साहब हुनुहोला, एकैछिनमा मुद्दा फैसला गर्नु पर्ने हुन्छ। त्यसो भने व्यवस्थापनले गर्ने निर्णय प्रक्रियाभित्र पनि धेरै कुराहरू समाधान हुन्छ, तर विपद व्यवस्थापन निर्णयसँग सम्बन्धित छैन, इट्स आउट अफ कन्ट्रोल, आउट अफ रेन्ज हुन्छ। विपद भन्ने बित्तिकै के बुझ्नुहुन्छ, भूकम्प आउँछ, त्यो व्यवस्थापनले कुर्सीमा बसेर निर्णय गर्न सक्छ सक्दैन, तर तपाईँ दुईजना क्वारेल गर्दै आएको छ भने त्यसलाई चाहिँ ल बाबु तिमीहरू यो यो यो भनेर सम्झाएर पठाउन सक्नुहुन्छ, अथवा तपाईँले चाहिँ सत्य तथ्य छानबिन गर्न सक्नुहुन्छ। तर क्राइसिस यो डिजास्टर अथवा विपदमा यो अवस्थै हुँदैन, यो के हो, यो भनेको चाहिँ व्यवस्थापनले गर्ने निर्णयसँग सम्बन्धित छैन, यसको लागि योजनाबद्ध विकास प्रणाली अवलम्बन गर्नुपर्ने हुन्छ, योजनाबद्ध विकास प्रणाली अवलम्बन डिएसएफ लाई। जस्तो सडक दुर्घटना हुन्छ होइन, त्यसलाई यो सडकहरू चौडा बनाउने अथवा लाइसेन्स वितरण प्रणालीलाई अझ दह्रो बनाउने, अनुभवी होइन अथवा दुईजना तिनजना ड्राइभरहरूको व्यवस्था गर्ने सवारी चालक, यस्तो कुराहरू चाहिँ योजनाबद्ध हुनुपर्छ। तर यो सङ्कट भनेको कतिखेर के आउँछ थाहा नै हुँदैन, यो नयाँ नयाँ विषयहरू आइरहन्छ, सङ्कटमा नवीनतम विषयहरू आउँछ, तर यसमा जान पहिचानकै विषयहरू हुन्छ, यसमा चाहिँ परिचित विषयहरू बढी जस्तो, जस्तो सडक दुर्घटना थाहा छ नि, भूकम्प, बाढी पहिरो जान पहिचान छ नि, सो पहिचान भएका विषयहरू रिकर्ड हुन सक्छन्, अकर हुन सक्छन्, तर यसमा चाहिँ नवीनतम विषय आइदिन्छ, ट्याक्टिक सङ्कटमा जे पनि हुनसक्छ। सङ्कट भनेको यो चाहिँ सङ्कट भनेको खास गरी सबै सङ्कट विपद हुन् क्या, यसलाई भन्नुहोस् हजुर किन हो, यसलाई भन्नु सबै सङ्कट विपद होइनन् होइन, ठिक छ होइन, तर सबै विपदमा के हुन्छ, सबै विपदमा सङ्कट हुन्छ, सबै सङ्कटमा विपद हुन्छ, विपद हुनलाई त जनहरूको क्षति हुनु पर्यो नि, तपाईँसँग अहिले घरमा यो यहाँ दिनभरि पढेर जानु छ, आज बिहान पढ्छ हाल बिर्सि आउनु सक्छ, मैले बिर्सेछु क्या हुनसक्छ नि, अब तपाईँलाई पुग्नुपर्ने छ भक्तपुर अथवा बालाजु पुग्नुपर्ने छ, अब तपाईँलाई क्राइसिस आयो नि, त्यसलाई डिजास्टर भन्न मिल्छ, मिल्दैन, डिजास्टर भन्न मिलेन। सो अब यो चाहिँ सङ्कट हो क्या, सङ्कट सानो स्केलमा के हुनसक्छ भने, तर यो सङ्कट यो विपद होइन, तर तपाईँ जानलाई पुल भाँचियो, पुल भाँचियो, त्यहाँ चाहिँ गाडी एक्सिडेन्ट भयो अथवा गाडी एक्सिडेन्ट पनि हुनसक्छ, अथवा भूकम्प आयो, त्यस्तो बेला तपाईँले तपाईँको हातमा हुँदैन क्या भित्र, इट्स आउट अफ कन्ट्रोल एन्ड यु क्यानट म्यानेज इट, र त्यस कारण यो चाहिँ अब यसले हेर्नु है, र भूकम्प आएको बेलामा टेलिफोनका तारहरू चुनिन्छन्, त्यसले सङ्कट निम्ति आयो किनभने मान्छेसँग सम्पर्कै हुँदैन, त्यसले गर्दा विभिन्न प्रकार रोग व्याधिहरू बढ्न सक्छन् होइन, त्यसले गर्दा खाद्यान्नको अभाव हुन्छ, सडकहरूमा पहिरो जान सक्छ, बाटो अवरुद्ध हुन्छ, हो विपदले सङ्कट निम्ति आउँछ, तर सङ्कटले विपद निम्ति आउँछ भन्ने छैन, अलिकति फ्लेक्सिबल हुन्छ सङ्कट चाहिँ, अलिकति यसलाई चाहिँ अलिकति तपाईँले यो विपद भन्ने बित्तिकै के बुझ्नुहोस् भने नि, यसमा जनधनको क्षति हुन्छ, यसले एउटै यसले चाहिँ मानवीय सङ्कट उत्पन्न गर्छ, र जो सङ्कट जो विपदमा परेको हुन्छ त्यसको त्यसबाट बाहिर निस्कन उक्त व्यक्ति वा समुदायको सामर्थ्य हुन्छ बाहिरको विषय, त्यसको लागि त भूकम्प गएको बेलामा 72 भूकम्प नेपालमा 34 राष्ट्रहरू ल्याएर उद्धार गरे, द्याट वाज आउट अफ कन्ट्रोल अफ नेपाल, नेपालको क्षमता हुन्छ बाहिरको कुरा थियो, त्यसमा विपद हुँदा जहिले पनि जसलाई विपद पर्छ त्यसको आउट अफ रेन्जमा हुन्छ समाधान गर्नको लागि, त्यस कारण अन्य समुदायको सहयोग अथवा अन्तर्राष्ट्रिय सहयोग पनि आवश्यक पर्न सक्छ। यी चाहिँ पाँच सातवटा फरकहरू तपाईँले हेर्नुहोला, विपद क्षति हुन्छ, सङ्कट क्षति बिना पनि टर्न सक्छ, विपद ठुलो हुन्छ, ठुलो स्केलमा हुन्छ, सङ्कट विपद सङ्कट चाहिँ सानो वा ठुलो दुवै हुनसक्छ, सङ्कटको अवस्था व्यवस्थापनले गर्ने निर्णय कार्यसँगै सम्बन्धित छ, सजिलै डिसिजन गर्न सक्छ, तर विपदको अवस्थामा के हुन्छ, विपद चाहिँ यसले व्यवस्थापनले निर्णय गर्न सक्दैन, यसमा ठुलो जनधनको क्षति हुन्छ, यसले यसको लागि योजनाबद्ध विकास प्रणाली अवलम्बन गर्नुपर्ने हुन्छ भने यो व्यवस्थापकले अविलम्ब सङ्कटलाई समाधान गर्न सक्छ, यो नयाँ नयाँ सङ्कटमा नयाँ नयाँ घटनाक्रमहरू देखा पर्न सक्छन्, तर विपद चाहिँ यो चाहिँ यस्ता विपदका घटनाहरू लगभग वेल डिफाइन्ड हुन्छ, होइन त्यो कतिखेर घट्छ मात्रै थाहा हुँदैन, नभए वेल डिफाइन्ड नै छन् विपदका घटनाहरू। त्यसै र अल क्राइसिस आर नट डिजास्टर बट अल डिजास्टर कन्टेन्ट क्राइसिस। यी कुराहरू चाहिँ तपाईँले यति कुरा बुझेपछि सङ्कट र विपदबारे तपाईँले छुट्याउन सकिहाल्नु। कोरोना के हो त सर? कोरोना के होला? ओके ल भन्नुहोस् न, कोरोना सङ्कट हो कि विपद हो? नेपालको लागि सङ्कट, चाइनाको लागि विपद, बुझ्नु भने नेपालको लागि सङ्कट, अहिलेसम्म मरेको भन्ने छैन, यो चाहिँ सङ्कट मात्रै अहिले क्राइसिस छ। हेर्नुहोस् त, विदेशबाट आउने सामानहरू आउन सकेका छैनन्, एयरपोर्टहरू बन्द छन्, भनेपछि कन्डिसन अनुसार फरक हुने रहेछ। इट डिपेन्ड्स अपन द कन्डिसन। क्षति भयो भने अब यहाँ सारेर गयो भने त्यो चाहिँ के भयो? क्राइसिस भयो। यसले क्राइसिस निम्त्याउँछ, मान्छे आतङ्क हुन्छ नि। तर अब अलिक ठुलो भइदियो भने के हुन्छ? जनधर्मको क्षति हुन्छ, भलरेबल सिचुएसन आउँछ। अब हेर्नुहोस् है, अब तपाईँले यति कुरा जानिसकेपछि विपद व्यवस्थापन भनेको कुरा चाहिँ एकदमै यो नेपालको सन्दर्भमा अत्यन्त महत्त्वपूर्ण टपिक है। यो विपद व्यवस्थापन, विपद व्यवस्थापन भन्नाले के बुझिन्छ भनेर सोध्न सक्छ है। अब विपद व्यवस्थापन अर्थले चाहिँ धेरैजना एक्जाममा सोधेको छ है, विपदको बारेमा क्वेसन, सङ्कटको बारेमा त्यति सोधेको छैन, अहिले सङ्कटको बारेमा म अन्तिममा भनौँला। तर विपद भनेको के हो? विपद भनेको खास गरी मानवीय तथा प्राकृतिक क्रियाकलापको कारणबाट उत्पन्न हुने यस्तो एउटा तहस नहसपूर्ण अवस्था हो जहाँ यो मानवीय साधन स्रोतभन्दा बाहिर काको बाहिरको परिस्थिति सृजना भएको हुन्छ र त्यो समाधान गर्नका लागि मानिसको अथवा विपदमा पर्ने व्यक्ति वा समुदायको एकल प्रयासबाट सम्भव हुँदैन, यसको लागि बृहत् सहयोगको आवश्यकता पर्दछ अथवा सङ्कटबाट त्यो विपदबाट चाहिँ बाहिर निस्कनको लागि होइन। यस्ता घटनाहरू, यस्ता घटनाका श्रृङ्खलाहरू विपद भनेको जहाँ ठुलो मात्रामा प्राकृतिक तथा मानवीय क्रियाकलाप कारणले ठुलो मात्रामा जनधनको क्षति हुन्छ, तहस नहसको अवस्था सृजना हुन्छ र त्यसको असरबाट बच्नका लागि, त्यसको असरबाट बच्नका लागि अन्य व्यक्ति समुदाय वा राष्ट्रको सहयोगको आवश्यकता पर्छ, त्यसलाई हामी विपद भन्छौँ। बुझ्नुभयो? विपदहरू दुई प्रकारका हुन्छन्, एउटा प्राकृतिक विपद हुन्छ, हेर्नुहोस् प्राकृतिक विपद हुन्छ, अर्को चाहिँ गैर प्राकृतिक विपद हुन्छ। गैर प्राकृतिक विपद हुन्छ, प्राकृतिक विपद भनेको चाहिँ प्रकृतिको कारणले निस्किने, जस्तै भूकम्प प्रकृति हो, तपाईँ हाम्रो बस्मै छैन। त्यसै बाढी पहिरो, बाढी पहिरो, त्यसै अतिवृष्टि अनावृष्टि खण्डवृष्टि, अतिवृष्टि अनावृष्टि खण्डवृष्टि, पानी धेरै पर्ने खडेरी हुने, काहीँ खण्ड खण्डमा पानी पर्ने, यी कुरा प्राकृतिक विपद हो। बुझ्नु भने त्यसमा अर्को भनेको चाहिँ प्राकृतिक विपद चट्याङ पर्छ होइन, चट्याङले पनि मान्छेहरू मारेर आउँछ, सो चट्याङ पर्ने, यी चाहिँ प्राकृतिक विपद। गैर प्राकृतिक विपद भनेको चाहिँ कस्तो भन्दा यो प्रकृतिमा मात्र हुन्छ, सडक दुर्घटना, सडक दुर्घटना हुन्छ, ग्यास दुर्घटना हुन्छ, औद्योगिक दुर्घटना हुन्छ होइन, औद्योगिक दुर्घटना, औद्योगिक दुर्घटना, वन डढेलो, वन डढेलो। अब डढेलो चाहिँ फेरि दुइटैमा राख्नु मिल्यो है, सामान्यतया यो गैर प्राकृतिक विपद राख्नुहोस्। त्यसै गरेर अर्को के होला? विभिन्न संक्रमणकाले संक्रमणीय रोगहरू, संक्रमणीय रोगहरू, वारलाई लिन सकिन्छ, युद्धलाई किन्न सक्छ, युद्ध, आणविक विस्फोटन, आणविक विस्फोटनहरू के हुन्, यो गैर प्राकृतिक विपदहरू भित्र पर्दछ। अब त्यसो भए साथीहरू, विपद व्यवस्थापन भनेको के हो त? वाट इज डिजास्टर म्यानेजमेन्ट भन्नुहोस् त मलाई। व्यवस्थापन मात्रै भनेको बुझ्नुभयो भने विपदसँग जोड्न सकिहाल्नुहुन्छ। विपद व्यवस्थापन भनेको के हो त? पहिला व्यवस्थापन भनेको के हो त्यो हेर्नु है त, योजना हो, विकास व्यवस्थापन भनेको योजनाबद्ध प्रयास हो क्या। व्यवस्थापन भनेको यहाँ धेरै साथीहरू म्यानेजमेन्टको साथीहरू हुनुहुन्छ, व्यवस्थापन भनेको जहिले पनि यसले के भन्छ भने सीमित साधन स्रोतको अधिकतम उपयोग गर्दै निश्चिन्तय लक्ष्य र उद्देश्यहरू हासिल गर्न सक्ने गरी गरिएको योजनाबद्ध प्रयास नै व्यवस्थापन। इट्स अ म्यानेजर एन्ड स्किल हो क्या। व्यवस्थापन भनेको व्यवस्थापकले गर्ने निर्णयसँग सम्बन्धित छैन, तर व्यवस्थापकीय दृष्टिकोणबाट हेर्नु छ भने व्यवस्थापन भनेको पोस्टकर होइन, पोस्टकर हो क्या, भन्नु त लुथर गुडिङले प्लानिङ गर्ने, अर्गनाइजिङ गर्ने, स्थापित गर्ने, डिरेक्टिङ गर्ने, निर्देशन गर्ने, अनि कोअर्डिनेसन गर्ने, रिपोर्टिङ गर्ने, बजेटिङ गर्ने, यी सातवटा क्रियाकलापको श्रृङ्खला व्यवस्थापन पनि सबै लेख्नु पर्दैन दाजु। व्यवस्थापन भनेको खास गरी निर्धारित लक्ष्य र उद्देश्य हासिल गर्नका लागि सीमित साधन स्रोतको परिचालनद्वारा अधिकतम लक्ष्यहरू हासिल गर्न सक्ने व्यवस्थापकीय क्रियाकलाप अथवा व्यवस्थापन प्रयासलाई हामी व्यवस्थापन भन्छौँ। र व्यवस्था अवयलाई विपदसँग जोड्नु सके हुन्छ। व्यवस्थापन विपद व्यवस्थापन भनेको विपदको आङ्कलन गर्ने, हेर्नुहोस् है, अब विपद व्यवस्थापनलाई विपदसँग कसरी जोड्ने त, विपदको आङ्कलन गर्ने, क्षतिको न्यूनीकरण गर्ने र विपदलाई टार्नका लागि अथवा विपदबाट कमभन्दा कम क्षति पुर्याउनका लागि अथवा विपद आगामी दिनहरूमा विपद न्यूनीकरण गर्नका लागि गरिने प्रयासहरूको समष्टिलाई विपद व्यवस्थापन भन्छ। विपद हुनै नदिने क्या, सकेसम्म त विपद हुनै नदिने, हेर्नुहोस् है, विपद हुनै नदिने र भइहालेमा क्षति न्यूनीकरण गर्ने र विपदबाट कमभन्दा कम क्षति पुर्या क्षति अथवा क्षति न्यूनीकरण गर्दै विपदका पुनर्लाभसँग जोडिएका सम्म विषयलाई विपद व्यवस्थापन भनिन्छ। पुनर्लाभ अथवा विपदले जहिले पनि क्षति मात्रै ल्याएको हुँदैन रहेछ, यसले अवसर पनि ल्याएको हुन्छ। सो विपदको पुनर्लाभसम्मको विषयलाई चाहिँ विपद व्यवस्थापन भन्छ। विपद हुनै नदिने, भइहालेमा क्षति न्यूनीकरण गर्ने र पुनर्लाभ, विपदबाट पुनर्लाभ लिन सक्ने व्यवस्थापकीय शैलीलाई नै, त्यसका लागि योजना सङ्गठन नियन्त्रण निर्देशन गर्ने व्यवस्थापकीय विधि पद्धति र कला नै के हो विपद व्यवस्थापन। विपद आउनै नदिने, क्षति न्यूनीकरण गर्ने, त्यसपछि के गर्ने, पुनर्लाभ दिन र विपद पुनर्लाभ सम्मको अवस्थालाई, अवस्थाको लागि अथवा सम्मको क्रियाकलाप गर्नका लागि योजना सङ्गठन नियन्त्रण निर्देशन गर्ने व्यवस्थापकीय शैलीलाई नै विपद व्यवस्थापन भनिन्छ। विपद व्यवस्थापन भनेको चाहिँ यो चाहिँ योजनाबद्ध विकास हो, है, योजनाबद्ध प्रणाली हो। योजनाबद्ध प्रणालीको यो चाहिँ छिन्ना छिन छिनमै अथवा केही क्षणमै यो चाहिँ गर्न सकिँदैन, यसको लागि लामो योजनाबद्ध विकासको प्रक्रिया अवलम्बन गर्नुपर्ने हुन्छ। विपद व्यवस्थापन भन्नाले तिनवटा कुरा छ, एउटा विपदको न्यूनीकरण, विपदको न्यूनीकरण, विपद विपदको न्यूनीकरण, होइन, विपदको न्यूनीकरण, विपद प्रतिकार्य, विपद प्रतिकार्य र विपद पुनर्लाभ, पुनर्लाभ सम्मका विषयलाई हामी विपद व्यवस्थापन भन्छौँ। बुझ्नुभयो, विपदको के गर्ने, न्यूनीकरण गर्ने, हरेक हिसाबले जनचेतना बढाउने अथवा यो न्यूनीकरण धेरै कुराहरू गर्छन्, अहिले हामी यसमा डिटेलमा जाउँ। विपद प्रतिकार्य भनेको विपदको बेला गरिने कार्यलाई विपद प्रतिकार्य भन्छ। विपदको बेला अरू केही गर्न भ्याइँदैन, खोज उद्धार राहत र पुनस्थापना सम्मका कार्य गर्न सकिन्छ। र विपद पुनर्लाभ भनेको चाहिँ विपदले त क्षति ल्याएको हुन्छ, त क्षतिबाट लेसन लर्न गरेर आगामी दिनमा त्यस्तै प्रकारका विपदबाट बस्नको लागि के गर्नुपर्ने हुन्छ, संरचनाहरू राम्रो बनाउनु पर्ने हुन्छ, वातावरण मैत्री विकासमा जोड दिनुपर्ने हुन्छ, त्यसको लागि मानिसमा जनचेतना, विपद सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्ने हुन्छ। सो विपदसँग पुनर्लाभसँग जोडिएको विषय भएको हुँदा विपद व्यवस्थापन भनेको तिनवटा कुरा रहेछ, एउटा विपदको न्यूनीकरण, विपदको प्रतिकार्य र विपद पुनर्लाभ सम्मका क्रियाकलापको समष्टिलाई हामी विपद व्यवस्थापन। अब विपद व्यवस्थापनको महत्त्व, आवश्यकता, औचित्य भन्न सक्छौँ। विपद व्यवस्थापन भनेको यो चाहिँ देश र नागरिकलाई क्षतिबाट जोगाउनको लागि विपद व्यवस्थापन जोगाउनु जरुरी छ। अर्को योजनाबद्ध विकास प्रणालीलाई कार्यान्वयन गर्नको लागि पनि विपद व्यवस्थापन गर्नुपर्ने जरुरी हुन्छ। तेस्रो, दिगो विकास लक्ष्यहरू हासिल गर्न पनि विपद व्यवस्थापन गर्नुपर्ने हुन्छ। अर्को, पृथ्वीको प्राकृतिक सौन्दर्यता जगेर्ना गर्न विपद व्यवस्थापन गर्नुपर्ने हुन्छ। जोखिममा रहेका नागरिकहरूको बस्तीलाई सुरक्षित स्थानमा अथवा एकीकृत बसोबास नीति अवलम्बन गर्न विपद व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसैले विपद व्यवस्थापन भनेको यो चाहिँ दिगो, यो चाहिँ दीर्घकालीन रूपमा योजनाबद्ध विकास प्रणालीलाई अथवा वातावरण मैत्री विकास प्रणालीलाई अवलम्बन गर्न पनि विपद व्यवस्थापन गर्नुपर्ने हुन्छ। र विपदको क्षति ठुलो हुने भएकोले देशमा चाहिँ क्षतिलाई न्यूनीकरण गर्न, देशमा हुने नागरिकको अथवा राज्यको क्षतिलाई न्यूनीकरण गर्न, बलिया संरचनाहरूको निर्माण गर्न, पूर्वाधारहरूको, फराकिला पूर्वाधारहरूको विकास गर्न विपद व्यवस्थापन जरुरी हुन्छ भनेर तपाईँले यसरी लेख्नुपर्ने हुन्छ। अब विपद व्यवस्थापन चक्र भन्नाले के बुझिन्छ, विपद व्यवस्थापन चक्र, यो पनि एकदमै आउने क्वेसन हो। डिजास्टर म्यानेजमेन्ट साइकल भन्छ है यसलाई, डिजास्टर म्यानेजमेन्ट साइकल, यो आइसकेको क्वेसन पनि छ, म्यानेजमेन्ट साइकल के होला? यो चक्र भनेको के हो? एउटा एउटा चाहिँ प्रणाली हुन्छ होइन, त्यसमा एउटा एउटा चाहिँ क्याटेगोरिकल्ली एक एउटाबाट अर्कोमा अर्कोबाट अर्कोमा रूपान्तरण हुँदै जान्छ। विपद व्यवस्थापन भनेको एउटा कार्यले मात्र सम्भव छैन क्या। सो विपद व्यवस्थापनभित्र के कुराहरू पर्छन्? विपदको विपद आउनै नदिने होइन, अथवा विपदको लागि पूर्व तयारी गर्ने, त्यसको चाहिँ त्यसको सामना गर्ने र पुनर्लाभ प्राप्त गर्ने क्रियाकलापको समष्टिलाई नै हामी विपद व्यवस्थापन चक्र भन्छौँ। के गरे गर्ने? तिनवटा कुरा याद गर्नुहोस् त, पूर्व तयारी, सामना, विपदको पूर्व तयारी गर्ने, विपदको सामना गर्ने र विपदको पुनर्लाभ सम्मका प्रक्रियाको समष्टिलाई नै विपद व्यवस्थापन चक्र भनेर भन्छौँ। विपद व्यवस्थापन चक्र भनेको खास गरी तिनवटा कुरा, एउटा विपद पूर्वको अवस्था, विपदको अवस्था र विपद पश्चातको अवस्थासँग जोडिएको विषय हो। कतिवटा अवस्था? तिनवटा। एउटा विपद पूर्वको अवस्था, विपद पूर्वको अवस्था याद गर्ने, दोस्रो विपदको अवस्था, विपदको अवस्था र तेस्रो चाहिँ विपद पश्चातको अवस्था, विपद पश्चातको अवस्थासँग जोडिएको विषय नै के हो? विपद व्यवस्थापन चक्र हो। याद गर्नु है, यो तिनवटा कुरामा घुमिरहेको हुन्छ। विपदको पूर्व, विपद पूर्वको अवस्थामा के हुन्छ? अब विपद व्यवस्थापन चक्रलाई हामी यो यो तिनवटा छ नि, नेपालमा भूकम्प आउँदाखेरि यही चक्रमा यही तिनवटा चरणमा विपद व्यवस्थापन गरिएको थियो। विपद पूर्वको चरणमा भूकम्पबाट कसरी बच्ने भनेर सूचनाहरू प्रसारण गर्ने, जनतालाई तालिम दिने, विद्यार्थीहरूलाई स्कुल स्कुल गएर घुँडालाई लुकाएर टाउकोलाई लुकाएर घुँडा मुनिराख्नु छ, यत्रो तालिम दियो, झटपट झोलाको कार्यक्रम सुरु गरियो, सञ्चार माध्यमबाट भूकम्पबाट कसरी बस्ने भनेर सूचना प्रसारण गरियो, त्यो चाहिँ के हो? विपद पूर्वको अवस्था थियो। दोस्रोमा के हुन्छ? विपद त आउँछ नि, ढिलो चाँडो आउँछ, सो विपद आउँछ नै, यसको लागि पूर्व तयारी गर्नुको विकल्पै छैन। त्यस कारण विपदको अवस्थामा के गर्नु पर्यो त? पूर्व तयारी गर्न भ्याइँदैन, सूचना दिने, त्यसै गरेर तालिम दिने, विपदको अवस्थामा भ्याइन्छ? सबै मान्छेहरू एकदम आत्तिरहेका हुन्छन्, त्रसित हुन्छन्, लासहरू खोजिरह मतलब मानिसहरूलाई परिवारका सदस्यहरू खोजिरहेका हुन्छन्। यस्तो बेलामा के गर्नु पर्छ? खोज, विपद अवस्था तिनवटा काम गर्ने, खोज गर्ने, उद्धार गर्ने, उद्धार गर्ने र राहत दिने, र यसलाई चाहिँ सामान्यकरण गर्ने अवस्थालाई सामान्यकरणसम्म विपदको अवस्थामा गरिन्छ भने विपदको अवस्थामा के गरिन्छ? विपद पश्चातको अवस्थामा पुनर्स्थापना र अझ भनौँ पुनर्निर्माण, नवनिर्माण, नवनिर्माणका कामहरू गरिन्छ, बिल्ड ब्याक बेटर गरिन्छ। यसमा चाहिँ युआइएन बिल्ड ब्याक बेटरको काम चाहिँ गर्न सकिन्छ। पहिलाको भन्दा अझ राम्रो संरचना बनाउने ती कामहरू चाहिँ बिल्ड ब्याक बेटर है साथी, अगाडिको भन्दा अझ राम्रो संरचना बनाऊ भनेको। सो यो विपद व्यवस्थापन चक्रभित्र अब तपाईँले चक्र बनाउनु पर्ने हुन्छ। चक्र बनाउँदा सातवटा कुरा हेर्नुहोस्, पिडिआरआर डिपिएम भन्ने सूत्र छ, पिडिआरआर डिपिएम यो विपद व्यवस्थापन चक्रभित्र पर्छ। र विपद व्यवस्थापन चक्रभित्र पहिला चाहिँ प्रिपरेसन, यो चाहिँ प्रिपरेसनको चरण हुन्छ, प्रिपेयर्डनेस हुन्छ है, प्रिपेयर्डनेस है, प्रिपेयर्डनेस। पहिला त हामी के गर्नु? पूर्व तयारी गर्नुपर्छ। पहिलो कुरा पूर्व तयारी, अब यो चरणमा के गर्ने जान्नु पर्यो। यसमा के गर्ने? प्रिपेयर्डनेसमा सूचना प्रवाह गर्ने, तालिम दिने, बुझ्नु, तालिम दिने, सुरक्षित बसोबास, सुरक्षित बसोबास नीति अवलम्बन गर्ने, अनि कानुनी संरचनाहरूको निर्माण गर्ने, कानुनी संरचना बनाउनु पर्ने हुन्छ। विपद व्यवस्थापन ऐन कहिले आयो? 74 आयो। त्यो के हो? अर्को विपदको तयारी हो नि त्यो त। 72 भूकम्प त गयो, तर अब अर्को विपदको लागि हामीले के गर्यौँ? कानुन बनायौँ, अनि त्यसले संस्थागत व्यवस्था गर्छौँ। यी सबै प्रिपेयर्डको चरण, पूर्व तयारीको चरणमा गर्छौँ। बलियो संरचना, मापदण्डहरू होइन, विकासका मापदण्डहरू पालना गर्छौँ। यो सबै के हो? पूर्व तयारीको चरण हो, पहिलो कुरा है साथी। दोस्रोमा अब हेर्नुहोस्, अब डिजास्टर आउँछ, यो चाहिँ डिजास्टर त अवश्य बाँकी छ। हेर्नुहोस्, डिजास्टर आउँछ, यस्तो प्रकारको डिजास्टर, अब एकदम खतराको साइन है यो डिजास्टर आउँछ, आउँछ नि, भूकम्प आउला, ज्वालामुखी विस्फोट होला, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि होला, जे पनि हुनसक्छ, अनि कोरोना आउला, ना अब के गर्नुपर्छ अब के गर्ने भन्नु त अब त्यसपछि रेस्पोन्सको चरणमा के गर्छौँ खोज गर्छौँ उद्धार गर्छौँ राहत दिन्छौँ तिनवटा काम गर्छौँ है यो चाहिँ रेस्पोन्सको चरणमा र सामान्यीकरण पनि गर्छौँ मान्छेलाई सुरक्षित ठाउँमा ल्याउने अनि राहतका पोकाहरू वितरण गर्ने खाद्यान्न लत्ता कपडा होइन मान्छेलाई सामान्यीकरण गर्नुपर्ने हुन्छ रेस्पोन्सको चरण सकेपछि चौथो चरणमा हामी के गर्छौँ रिकभरी गर्छौँ यसलाई चाहिँ अब हामी प्राथमिक उपचार दिउँला प्राथमिक उपचार दिन्छौँ होइन यो चाहिँ न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्छौँ यो चाहिँ रिकभरीको चरण हो न्यूनतम आवश्यकता परिपूर्ति गर्छौँ त्यसपछि चौथो चरणमा के गर्छौँ चौथो त भइसक्यो डेभलपमेन्ट गर्छ अब विकासको चरण आउँछ सधैँभरि मान्छेलाई पाखामा राखे त भएन अस्ताइ टाउरामा राखेर पनि भएन अब के भयो सडक भत्किया भत्किए पनि दिन गर्नु दिनु भएन सो अब डेभलपमेन्टल फेज हुन्छ पाँचौँ फेज विकासको चरण विकासको चरणमा हामी के गर्छौँ भत्केका संरचनाको पुनर्निर्माण गर्छौँ भत्केका संरचनालाई अझ स्थायी रूपमा यसले चाहिँ परिणत गर्ने गर्दछौँ र यो चाहिँ संरचनाहरूको निर्माण गर्छौँ डेभलपमेन्टको चरणमा संरचना निर्माण गर्छौँ त्यसपछि आएर यसो अवरोधहरू हटाउँछौँ अवरोधहरू हटाउँछौँ होइन अझ हामीले राम्रा संरचनाहरूको निर्माण गर्छौँ यो डेभलपमेन्टल फेज हुन्छ अब छैटौँ फेजमा हामी के गर्छौँ छैटौँ फेजमा चाहिँ प्रिभेन्सन गर्छौँ अब फेरि विपद नआओस् भनेर बचाउको काम गर्छौँ यसलाई प्रिभेन्सनको चरण भन्छौँ प्रिभेन्सनमा बचाउको चरण हुन्छ बचाउको चरणमा एकदमै मापदण्ड सहितका संरचनाहरू बनाउने होइन डेभलपमेन्टल चरणलाई हामीले यसलाई चाहिँ जोगाएर राख्ने क्या जोगाएर राख्छौँ मर्मत सम्भार गर्छौँ बचाउको चरण मर्मत सम्भार गर्छौँ अब त्यसपछि के हुन्छ अन्तिममा मिटिगेसन गरिन्छ मिटिगेसनले के भन्छ मिटिगेसनमा चाहिँ अब विपद आउँछ है फेरि पनि आउन सक्छ भन्ने मान्यता राखेर जहिले पनि काम गर्नुपर्ने हुन्छ त्यसको लागि के गर्ने वृक्षारोपण गर्ने होला वृक्षारोपण गर्न सकिन्छ त्यसै गरेर नदी कटानहरूलाई नियन्त्रण गर्ने तटबन्धहरू निर्माण गर्ने टेरेस फार्मिङ गोरा खेती प्रणाली अवलम्बन गर्ने भिरालो जमिनहरूमा टेरेसहरू बनाउने तह तह बनाएर मिटिगेसन गरिन्छ र अब मिटिगेसन मात्रै गरेर हुँदैन फेरि ख्याल गर्नुपर्छ फेरि अब हामी तयारी गर्नुपर्ने हुन्छ यो सातवटा चरणलाई नै विपद व्यवस्थापन चक्र भनिन्छ र मैले हरेक चक्रमा के गर्ने भने है साथी प्रिपेयरनेसमा के गर्ने डिजास्टर भनेको चाहिँ अब बाढी पहिरो जे पनि आउन सक्छ बाढी पहिरो होइन ज्वालामुखी विस्फोटन त्यसै गरेर सुनामी यान्त्रिक दुर्घटना ग्यास दुर्घटना सडक दुर्घटना जे पनि हुनसक्छ अब त्यसपछि के गर्ने रेस्पोन्सको चरण सूत्र समेत पिडिआरआर डिपिएम भन्नुहोस् दुई चारचोटि प्र्याक्टिस गर्दै आएको छ पिडिआरआर डिपिएम डिपिएम भन्दै आएको छ डिपिएम यी सातवटा चरणमा विपद व्यवस्थापन चक्र बनाइदिनुहोस् भइहाल्छ हजुर रिकभरीमा के गर्ने प्राथमिकता गर्ने न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गराउने अस्थायी संरचनाहरू बनाउने अस्थायी संरचनाहरू बनाउने मान्छेलाई सामान्य अझ सामान्यीकरण भन्दा अझ सामान्यीकरण गर्ने कि अब विपद अब यस्तै हो धनगनको लस भइरहन्छ मान्छे मानसिक तनावबाट चाहिँ मुक्त हुँदैन मनोविज्ञान मनोवैज्ञानिक समस्या हुनसक्छ त्यसको लागि हामी के अरे सरलीकरण गर्ने सामान्यीकरण गर्ने सामान्यीकरण यस्तो बुझ्नु सामान्यीकरण यो चाहिँ यो तत्कालको अवस्थामा चाहिँ हामीले चाहिँ यसलाई चाहिँ तर यो यो चरणमा चाहिँ के गरिन्छ यो चरणमा चाहिँ हामीले प्राथमिक उपचारहरू अनि त्यसपछि क्याम्पहरू सञ्चालन गरिन्छ मान्छेलाई जीवन शान्त बनाउने क्या एकदमै नर्मल लाइफमा फर्काउने कोसिस गर्ने हो त्यसपछि मात्रै अनि डेभलपमेन्टको फेजमा जान्छ मिटिगेसनमा अब विपद फेरि पनि आउँछ भन्ने मान्यता लिएर हरेक विकासका क्रियाकलापलाई लिइन्छ त्यो चाहिँ विकासका हरेक क्रियाकलापमा विपदलाई जोडेर गरिन्छ मिटिगेसन भनेको न्यूनीकरण गर्ने हो क्या निष्प्रभावीकरण गर्ने हो क्या अब विपद व्यवस्थापन चक्रको बारेमा तपाईँले लेख्न सकिहाल्नुहुन्छ. विपद व्यवस्थापन चक्रको सातवटा कुरा पर्छ, पिडिआर र डिपिएम भनेर सुन्नु है. अब नेपालमा नेपाल विपदको उच्च जोखिममा छ है. उच्च जोखिममा किन छ भन्नुहुन्छ भने नि नेपालका विपदका केही डेटाहरू तथ्याङ्कहरू तपाईँ जान्नुपर्छ. नेपाल उच्च विपदको जोखिममा छ, चार पाँचवटा के भन्नुहुन्छ? चार पाँच खाले विपद छ. भूकम्प, एउटा त जलवायु परिवर्तन देशबाट नेपाल चौथो जोखिममा छ, याद गर्नुहोस्. चौथो जोखिम छ नि होइन, हिमालय हिउँ पग्लिन सक्छ, हिमताल विस्फोट हुनसक्छ. हेर्नुहोस् न, यो चाहिँ जलवायु परिवर्तन चौथो जोखिम. अर्को हामी एघारौँ जोखिममा छौँ, के को दृष्टिबाट? भूकम्प, भूकम्पको दृष्टिबाट एघारौँ जोखिममा छौँ. बिसौँ जोखिममा छौँ अर्को हामी, बहुआयामिक जोखिम, बहुआयामिक विपदको दृष्टिकोणले. बहुआयामिक भने धेरै थरीका चाहिँ विपद हुनसक्छ. बहुआयामिक विपदको दृष्टिकोणले हामी बिसौँ जोखिममा छौँ भने हामी तिसौँ जोखिममा छौँ. के को? जल उत्पन्न प्रकोप, बाढी पहिरो. जल उत्पन्न प्रकोपका कारण हामी तेस्रो जोखिममा छौँ, बुझ्नु. हाम्रा पहाड, हिमाल, तराई तिनटै प्रदेश जोखिममा छन् साथी. 90% भन्दा बढी मानिसहरू नेपालमा जोखिममा छन्. 90% भन्दा बढी मानिसहरू के छन्? जोखिममा छन्, बुझ्नु. भने 90% भन्दा बढी मानिसहरू जोखिममा छन्. हिमालमा हिमताल विस्फोट हुने, पहाडमा बाढी पहिराउने, तराई डुबानु पर्ने, जहिले पनि हेर्नु जोखिममा छ. हरेक वर्ष वर्षामा आएपछि पहाड, तराई त पुरै जलमग्न भइहाल्छ. सो तराई डुबान, पहाड पहिरो, बाढी र हिमाल विस्फोटको खतरा. हिमालमा जहिले पनि हिम पहिरो जाने, हिमताल विस्फोट हुने खतरा हुन्छ. त्यो नेपालका तिनटै क्षेत्रहरू जोखिममा छन्. त्यसरी नेपालमा हरेक वर्ष 500 फरक फरक प्रकृतिका विकृतिका घटनाहरू घटिरहन्छ. 500 भन्दा बढी विपदका घटनाहरू घटिरहेका हुन्छन्. विपदका घटना घटेका हुन्छन् नेपालमा 500 भन्दा बढी घटनाहरू. त्यसै गरेर नेपालमा 90% भन्दा बढी मानिसहरू जोखिममा छन्. नेपाल के रहेछ? विपदको क्षेत्रमा एकदम भल्नरेबल पोजिसनमा रहेछ. र नेपालको भौगोलिक भूधारा स्वरूप पनि त्यस्तै छ. भूधरातरी स्वरूपको अनुसार हेर्नु त, हिमाल, पहाड, तराई यस्तै प्रकृति छ. भूधरातरी दृष्टिकोणले जोखिममा छ नेपाल. नेपाल यो तिब्बतन प्लेट र इन्डियन प्लेटको बिचमा पर्छ र यो चाहिँ भूकम्प अत्यन्त भूकम्पीय जोखिमको क्षेत्रमा छ नेपाल. यसको अवस्थिति पनि त्यस्तै छ कि तिब्बतन र यो चाहिँ इन्डियन प्लेटको बिचमा अवस्थित छ. जति बेला पनि विपदका घटनाहरू घट्न सक्छन्, त्यसकारण हामी उच्च जोखिममा छौँ भनेर अलिकति तथ्याङ्क प्रस्तुत गर्नु भने तपाईँको आन्सर चाहिँ एकदमै फ्लोरिस भइहाल्छ, राम्रो देखिन्छ. नेपाल किन जोखिममा रहेछ भन्दा यही कारणले जोखिममा रहेछ. अब नेपालमा विपद जोखिम न्यूनीकरण गर्नलाई भएका व्यवस्थाहरू भनेर सुन्न सक्छ. व्यवस्थाहरू के रहेछ भन्नुहोस् त? संविधानले के भन्छ थाहा? नेपालमा विपद जोखिम न्यूनीकरण गर्न संविधानले धारा एकाउन्नमा विपदको न्यूनीकरण गर्ने, त्यसपछि खोज, उद्धार, राहत र विपद पूर्वाभ्याससम्मका विषयलाई सम्बोधन गर्नुपर्छ भनेर धारा 51 लेखेको छ. क्लियर कट विपदको लागि के भनेको छ अरे? विपद जोखिम न्यूनीकरण गर्ने, उद्धार र राहत वितरण गर्ने र विपद पुनर्लाभका सम्मका अवस्थामा चाहिँ हामी जानुपर्छ भनेर, अथवा यी प्रक्रियाहरू अवलम्बन गर्नुपर्छ भनेर धारा 51 छ नि. अनुसूचीहरूमा हेर्नु भने संविधानको अनुसूचीमा के छ भन्नुहोस् न? एकल तथा साझा अधिकार सूचीमा राखेको छ. सङ्घ प्रदेश स्थानीय तहको एकल तथा साझा अधिकार सूचीमा अनुसूचीहरूमा भने हुन्छ है. अनुसूची 5, 6, 7, 9 लेखिरहनु पर्दैन. अनुसूचीहरूमा विपद व्यवस्थापन गर्ने कार्यलाई एकल तथा साझा अधिकार सूचीको रूपमा स्थान पुऱ्याएको छ. दोस्रो, कानुनी तथा नीतिगत व्यवस्था पनि राख्नु पर्यो. तपाईँले कानुनी तथा नीतिगत व्यवस्था हेर्नुहुन्छ भने, नीतिगत व्यवस्था हेर्नुहुन्छ भने के छ भन्दा, हामीसँग एउटा त विपद जोखिम न्यूनीकरणका व्यवस्थापन कति हो? विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन कति हो रे? व्यवस्थापन ऐन 2074 र नियमावली कति हो? 75 नियमावली 75 75 को व्यवस्था गरिन्छ पहिलो कुरा. दोस्रो कुरा, हामीसँग स्थानीय सरकार सञ्चालन ऐन छ. किन यो स्थानीय सरकार सञ्चालन लेखेको छ? यसले चाहिँ के भन्छ भने नि, विपद व्यवस्थापन गर्ने कार्य स्थानीय तहको अधिकार सूची स्थानीय तहमा विपद व्यवस्थापन गर्ने कार्यलाई क्लियरली यसले मेन्सन गरेछ. सो विपद स्थानीय सरकार सञ्चालन ऐनले पनि विपद व्यवस्थापन गर्ने कार्य स्थानीय तहको अधिकार सूचीभित्र राखेको छ. त्यस कारण यसलाई हामीले चाहियो. तेस्रो वातावरण संरक्षण ऐन कति हो? वातावरण संरक्षण ऐनले वातावरणको जगेर्ना गर्ने वातावरणको संरक्षण गर्ने कुरालाई वातावरण संरक्षण ऐनले पनि उल्लेख गरेको विषय हो. त्यसै गरेर विपद सम्बन्धी अन्य नीति तथा कार्यक्रमहरूमा सो 15 योजनाको आधारपत्र आधारपत्र भन्न आउँछ. यो 15 योजना है 15 योजना पारित भइसक्यो होला. 15 योजनामा विपद व्यवस्थापनको दीर्घकालीन सोच लक्ष्य उद्देश्य रणनीति कार्यनीतिहरूको पर्याप्त व्यवस्था गरिएको छ. विपद व्यवस्थापनको लागि विपद व्यवस्थापनको के अरे सोच लक्ष्य उद्देश्य रणनीतिहरूको पर्याप्त व्यवस्था गरिएको अवस्था छ. त्यस्तै गरेर विपद व्यवस्थापनका लागि नेपालमा हरेक वर्षको वार्षिक बजेटमा ठुलो बजेटको मात्रा चाहिँ विपद व्यवस्थापन नदी तटबन्ध पहिरो रोकथाम जस्ता कुराहरूमा उल्लेख गरेको मतलब छुट्याएको पाइन्छ वार्षिक बजेटहरूमा. त्यसै गरेर हामीले विपद व्यवस्थापनको लागि भनेर सेन्डाई कार्य ढाँचा लागू गरेका छौँ. सेन्डाई कार्य ढाँचा सुन्नुभएको छ? सेन्डाई कार्य ढाँचा यो 2015-2030 लागि जापानको सेन्डाई भन्ने ठाउँमा विपद व्यवस्थापनको लागि एउटा ठुलो सम्मेलन गरियो जसलाई सेन्डाई कार्य ढाँचा भनिन्छ. र सेन्डाई कार्य ढाँचाले के भन्छ भने बिल ब्याक बेटर भन्छ. अघि मैले भनेको थिएँ नि तपाईँलाई बिल ब्याक बेटरको कुरा यहीँबाट आएको. पहिला भन्दा नि अझ राम्रो संरचना निर्माण गर भन्ने यसो सन्देश हो. जापानको सेन्डाई सहरमा 2015-2030 लागि विपद जोखिम न्यूनीकरण गर्नको लागि सेन्डाई कार्य ढाँचा लागू गर्यो जसले के भन्छ बिल ब्याक बेटरको कुरा गर्छ. अर्को चाहिँ ह्योगो फ्रेमवर्क. यो पनि एकदम इम्पोर्टेन्ट साथीहरू. ह्योगो फ्रेमवर्क हामीले लागू गरिरहेको छौँ. ह्योगो फ्रेमवर्कले के भन्छ भने ह्योगो फ्रेमवर्कले विपद व्यवस्थापन गर्ने कार्यसँग सामुदायिक क्षेत्रको सहभागिता अनिवार्य हुन्छ भनेछ. समुदायहरूको सहभागिता अनिवार्य हुन्छ भनेर ह्योगो फ्रेमवर्कले भन्छ. बुझ्नु विपद व्यवस्थापन कार्यमा यो चाहिँ सामुदायिक क्षेत्रको संलग्नता अनिवार्य रूपमा हुन्छ भनेर यसले चाहिँ उल्लेख गरेको विषय हो. अब चाहिँ तपाईँले केही संस्थागत व्यवस्थाहरू पनि छन् साथी. संस्थागत व्यवस्थामा हेर्नुहुन्छ भने सबैलाई माथि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय छ. बुझ्नुभयो संस्थागत व्यवस्थामा हेर्नु त संस्थागत व्यवस्थामा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय किन यो राखेको? किनभने विपद जोखिम न्यूनता व्यवस्थापन राष्ट्रिय परिषदको अध्यक्ष प्रधानमन्त्री हुन्छ. बुझ्नुभयो विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको अध्यक्ष को हुन्छ नि प्रधानमन्त्री हुन्छ. त्यसमा मन्त्री परिषद कार्य प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यले निकै महत्त्वपूर्ण छ. दोस्रो गृह मन्त्रालयमा गृह मन्त्री चाहिँ विपद व्यवस्थापन समितिको कार्यकारी निकाय हो. सो विपद व्यवस्थापन समितिको चाहिँ विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिको यो चाहिँ संयोजक हुन्छ गृह मन्त्रालयको गृहमन्त्री. त्यस कारण गृह मन्त्रालय त्यति मात्र होइन गृह मन्त्रालयले नेपाल प्रहरी त्यसै गरेर अनुसन्धान सशस्त्र प्रहरीको परिचालन गर्छ विपद व्यवस्थापन गर्नको लागि. रक्षा मन्त्रालय त्यतिकै जिम्मेवार छ नेपाली सेनालाई परिचालन गर्छ विपद व्यवस्थापनलाई. त्यसै गरेर स्थानीय तथा प्रदेश तथा स्थानीय तहहरू यो चाहिँ विपद व्यवस्थापनको एकदमै नजिकका निकायहरू नजिकका सरकारहरू. त्यस कारण प्रदेश तथा स्थानीय सरकारहरू अर्थ मन्त्रालय पनि राख्न सकिन्छ बजेटको प्रारम्भ गर्छ होइन तर ठ्याक्कै काम गर्ने चाहिँ अगाडि बसेर काम गर्छ. सबै त्यो समग्रमा त सबै मन्त्रालय छ शहरी विकास मन्त्रालय त्यो सहरको विकास गर्ने होइन त्यो पनि विपदसँग जोडिएर गर्छ. सडक अथवा यो चाहिँ पूर्वाधार मन्त्रालय सबै छ तर त्यो सबै लेख्न भ्याउनु हुन्न क्या मेजर लेख्यो जहाँ छ. अर्को भनेको चाहिँ विपद जोखिम न्यूनीकरण राष्ट्रिय प्राधिकरणको व्यवस्था गरेको छ. विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको व्यवस्था गरिएको छ. बुझ्नु भयो विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको स्थापना गरिएको छ, प्राधिकरण, यसको सिइओ चाहिँ नेपाल सरकारले नियुक्ति गर्छ। त्यसै गरेर संस्थागत व्यवस्थामा साथीहरू जिल्लामा भूकम्प पश्चातको पुनर्निर्माण सम्बन्धी प्राधिकरण, भूकम्प पछिको पुनर्निर्माण सम्बन्धी प्राधिकरण एनलाई पनि याद राख्नु होला। भूकम्प पश्चातको पुनर्निर्माण सम्बन्धी एन 2072 है, याद गर्नु 2072 एन छ भने भूकम्प पश्चातको पुनर्निर्माण सम्बन्धी प्राधिकरण छ नि, प्राधिकरण छ, त्यो प्राधिकरण चाहिँ यो चाहिँ संस्थागत व्यवस्थामा राख्न सक्नुहुन्छ। त्यसै र विभिन्न यो जस्तो प्रदेशमा मुख्यमन्त्रीको नेतृत्वमा विपद व्यवस्थापन विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिको गठन गरेको छ, कसको अध्यक्षता हो यो चाहिँ मुख्यमन्त्रीको संयोजकत्व, जिल्लामा भन्नुहुन्छ भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति भनेर गठन गरेको छ भने हरेक स्थानीय तहहरूमा स्थायी तहको प्रमुखको नेतृत्वमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति भनेर गठन गरेको छ, बुझ्नु, स्थानीय स्तरमा गठन गरेको छ। यो हरेक नाम सम्झिनुहोस् है, केन्द्रमा प्रधानमन्त्री, त्यसपछि प्रदेशमा मुख्यमन्त्री अनि स्थानीय प्रमुख, जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहमा स्थानीय तहको प्रमुख वा अध्यक्ष, नगरपालिका समिति प्रमुख, गाउँपालिका समिति अध्यक्षको नेतृत्वमा विपद व्यवस्थापन जोखिम न्यूनीकरण व्यवस्थापन समिति गठन गरिएको छ। ठिक छ, अब यसपछि हेर्नुहोस् है, अब यसका चाहिँ केही संस्थागत व्यवस्थापन भने मैले अब यो अन्य व्यवस्था भनेर लेख्नु भए पनि हुन्छ भने अन्य व्यवस्थामा जस्तो भूकम्प पछिको पुनर्निर्माण गर्नका लागि मापदण्ड तय भएका छन् गाउँघरमा भने के स्थानीय तहहरूमा स्थानीय स्तरमा मापदण्ड तय भएका छन् निर्माणको लागि मापदण्ड, त्यसरी विभिन्न भवनका आचार संहिताहरू लागू भएका छन्, त्यसपछि विपदलाई व्यवस्थापन गर्नका लागि विभिन्न सेन्टर रिहेबिलिटेसन सेन्टरहरूको व्यवस्था गरेको छ, अथवा यो चाहिँ विपद जोखिम न्यूनीकरण गर्नको लागि विभिन्न जस्तो धनगढी पोखरा किनरुवा र हेटौँडा चारवटा ठाउँमा गोदाम घरहरूको व्यवस्था गरेको छ, काठमाडौँ उपत्यकाभित्र 83 स्थानलाई खुल्ला क्षेत्र घोषणा गरेको छ, याद गर्नु 83 स्थानलाई खुल्ला क्षेत्र भनेर घोषणा गरेको छ, र हरेक व्यक्तिले यो चाहिँ निर्माण गर्नको लागि आफ्नो जग्गाको कुल भएको 70% मात्रै उसले उपभोग गर्नुपर्छ, 30% अनिवार्य छोड्नै पर्छ, किनभने यसलाई चाहिँ प्रवि यो विपद मैत्री संरचना निर्माणको लागि भाग्ने ठाउँ अथवा त्यो चाहिँ सुरक्षित ठाउँको निर्माण गर्नका लागि भनेर यसरी मापदण्डहरू अहिले तोकेका छन् र सेन्डाईकाली ढाँचा युगो फ्रेमवर्क जस्ता कुराहरूलाई तपाईँले उल्लेख गर्छ। ठिक छ, अब आजको अर्को टपिक साथीहरू अब राज्य